खा प्रसंग उनी यल बण्ड प्रसंग यल बण्ड कुगुथ याउना चंगदु ठौ कनेउ कस लगातार सोनु बण्ड आह्वानि आगुदु विशेषना सुकुम्बासी थापथले बि सुकुम्बासी त यले डोबी घाट लगा त तेंगु बिरोदे ठौ बण्ड आह्वान न दुख बण्ड अवस्था व तिथि पक्ष त क्या सल बेकि गुन्ति जि टेलिफोन सफु ते गु कुत जसंगुदु विशेषना बण्ड न प सुरुखार दुपि व अन्य अवस्था विषयले कने गुनिति झ्यापु समाज यले या नोकु मंगल महर्जन टेलिफोन सफु दे दुगु वेकअप सन ठो बण्ड एत समर्थन न दिगुदु विशेषना ठो बण्ड मलपोखरी संरक्षण संघर्ष समिति का गठनी न बण्ड आह्वानियागु संघर्ष लगातार रूपये नया जुन कस ठो इले आ मंगल महर्जन ले टेलिफोन सफु दे दुगु मंगल जी जो जोलपा मंगल जी ठो इले छि गर्न दि बन्द सफल लागि चाहिँ जब समाज यो नेतृत्व छ जुलुस हेतु जुलुस चाहिँ मंगल बजार पुल्चोक गुना थुन तुका मंगल बजार पुल्चोक गुना छु गुली मनो त उपस्थित छ जुलु मनो त ठिकै छ लगभग यसा छुटा मनो दै जी प्रहरी हस्त जे बे सम्भव ल मरो अथ जुलुस त लाटक छु या मोर नै मला जो पुलिस त नबर बयाँ तु अल्ला ज्यादो फ्री मोर आटक ला सुटेल धोबी घाटे चाहिँ प्रहरी हस्तक्षेप धेका खौल नि जब समाज जिम्मा लापटी मंगल बजार पाखी यो किसिम यो छुन मामला घटना चाहिँ जो मर्ने यातायात बजार शिक्षण संस्था देखाउन थप्पै जाँचु एकदम शिक्षण संस्थालाई थप्पै हुन्छ मतलब परिपत्र योजना अहिले थाना यसलाई बजारलाई फुकेका पसा पसा ब्याग यो छुन पसा चला मोर अब थो बन्द चाहिँ यहाँ समस्या समाधान जुइला नाप्नस बन्द त बन्द समस्या समाधान मजुल वार्ता जुल्दा बन्द रहरी बन्द मुक्त थो होला स्थानीय मुनुटेसँग विभिन्न चरण आन्दोलन ल्याओ एक खतम सरकार त ज्ञापन पत्र ल ल्यायो आम सभा ल्यायो अन जनता त्यसमा चाहिँ मतलब अन चुना चाहिँ मतलब नारा जुलुस ल्यायो विशेष त्यहाँ स्थानीय निकायले चाहिँ स्थानीय प्रशासनले गुना चाहिँ धर्न दियो ज्ञापन पत्र ल ल्यायो फुक्क ज्यादा हुन्छ ल अघि बाबजुद न सरकार चाहिँ मतलब वास्तव म आउ महसुस आउँछु ल अहिले ऊ ल्याएको चाहिँ आजमुख छ चाहिँ बजेट आन्दोलन सरकार या मैले ढगाडी हिसाबमा चाहिँ बन्द सुन्यो भन्दा आभार आउँछु धेरै बन्द झुन चुन्डु बन्दै दफी चाहिँ सरकारमा वार्ता निम्ति आह्वानी सम्भावना गुल्टक डुल्या सरकार उन्छ गरेर वार्तालाई चुन्नु गुप्ती खत तर सरकारी प्रवृत्ति चाहिँ घुट खण्डन झाल्ला छ घेनाजी सुकुम्बासी त्यता चाहिँ थन चाहिँ सुन्दरी घाटे त्यहाँ त्यो त्यसै जाउपट्टि अयो किसिम यो पनि खन्डु कप्नु होला अर्जुनी नाते आठौँ पक्ष चाहिँ थन्तपी स्थानीय जनता त सुने तयार मुर्गत गर्दैन जब समाज निवास समाज फुक्क चाहिँ थुक्कै यो चाहिँ थोप पक्ष चाहिँ मतलब मरो एजो कारण सरकार अथवा जिएल तपाईँ जनता त्यो भावना चाहिँ कदरिया छ थुक्क तुन्त लिटकै या मेठा चाहिँ एक विषय उपत्यका पिनी चाहिँ बिचाएर धासै कोही भालै खास चाहिँ भोल चाहिँ सरकार तत्कालीन अवस्था 32 सालले अधिग्रहण निनातगु छौको ठ अधिग्रहण निनातगु थासे अस्थायी नीति गाज गर्नु थ्याचुन्छ नि सरकार होला सानो हजुर अधिग्रहण यो पनि मान्यता रहेको एउटा हल्ला छ छिट चाहिँ मतलब सार्वजनिक हितको लागि गाउँको टाइममा 32 साल सरकार सुन्दरी घाटी पनि मलले बुढाइदिन्छ मलाई 586 रोपनी जग्गा अधिग्रहण हो खास ना चाहिँ मल पोखरी दिएको लागि होला तर मल पोखरी झेको नाममा चाहिँ आटक चाहिँ मलाई सुन्या छैन भन्ने 32 साल अथवा 69 साल त सुन झ्या म या फिसेली ऊ जग्गा चाहिँ मतलब झिसा ऊ प्रयोजनै लगाए म या खसलिदि माओ स्त्री भएर होला आयो कानुन जग्गा प्राप्ति या सिद्धान्त कठन छु झ्याउ लागि क्या धाउख ऊ झ्याउ लागि म छेल धल्ला छ ऊ जग्गा चाहिँ नभै पनि जग्गा त नि भेटेर लिटबि माओ कानुन दो अहिले मुखो अघि मुखो मियो नु चाहिँ मतलब सार्वजनिक हित ज्या खरिज कि सरकार ऊ प्रस्ताव त त्यही म झिउ जग्गा चाहिँ झिउ अरबौँ अरब मूल्यमा पनि जग्गा अहिले सरकार यो सुन चाहिँ विकास निर्माण ज्या मुफु अहिले हया चाहिँ सुकुम्बासी त्यहाँ ठुलो झिउ लागि चाहिँ तर ढोका झुल यसो कारण ठु जग्गा चाहिँ सम्बन्धित किसान चाहिँ मार्गाडी माग्न जब समाजमा बस्छ त्यसले लाटौ ख सम्भावना छुटीले सरकारलाई हानु गुना हाल्थ्यो अन्य त्यो चाहिँ प्रहरी परिचालन सरकारी प्रप फोर्स लगेन निर्माण त लिएन छोडु सरकार भएला सरकारी भए र यो विरुद्ध ठाउँ चाहिँ ठोक बन्द यो पनि परिस्थिति प्याउ खत उखुन्न चाहिँ मेरो लाठी ताजना छिछे हुना मनुतिर दया दमनी आउ त यसो कारण होइन ठोक दमन चाहिँ मतलब प्रति फर्म भए त चाहिँ मलाई सरकार त छौ चाहिँ छिसो चाहिँ खबरदारी यहाँ त्यहाँ खत तर गुली गुली मनुटेसँग ठोइले चाहिँ एकीकृत माओवादी नेतृत्व सरकार दुगो ल्याख कंग्रेस एमाले नेपाल कम्युनिस्ट पार्टी माओवादी लगायत डल्ट जना सरकारी त छौकठ चाहिँ चुनौती बिउ सरकारी त झ्याम्छिउ कठ यो पनि पार्टीसँग बगात वा आन्दोलन लिन छौँ कति हेर्छु नि सर स्थानीय जनता विरोध खला विभिन्न राजनीतिक मतलब सरकार मतलब सीधा ठीक तरीका व्यवस्था भी यहाँ मस्त था क्या जनता को मतलब उत्तर भड़के जीर गाड़ी होना ठिकान मोर्च के आंदोलन ख जो सरकार बड़ो संयमित जिया सीधा तुरंत है आए तो मतलब लिख के आंदोलन मतलब सुंगे बेसी छिव आसेना गुलतक सम्भावना खङ्का दिदो सरकारले चाहिँ ठाउँ ढङ्ग हुन सुन्छु नि सा जिगो हिसाब होला 100% चाहिँ मतलब सुन निर्णय लिन बगासे गइया मु सरकार खाना चाहिँ यसलाई गन्त त्यो पति भावना जिम्छ छु होला म बोला त धनी मुखो धन नुन लागि चाहिँ थो उद्देश्य हासिल मुझो तले चाहिँ मतलब जी मुखो एजा सरकार कसले जिउला कोस जिउला या थुया जिउला ऊ निर्णय लिट काटा चाहिँ बाध्य चाहिँ पक्का जी यसलाई टेउनी ढेका चाहिँ इमु चाहिँ जग्गा लाना छौँ यसलाई बासी हिटिनी ढेका सिक्नु त्यहाँ यसलाई त बन्दै नछौँ यसलाई जनजीवन चाहिँ प्रभावित ज्याछौँ यसलाई बासिन्दा त्यो त शास्त्री ज्याछौँ नि ऊ कोन विचार मैले सिक्नु छ यसलाई हित यसलाई युनिटी हित ढका चाहिँ आन्दोलन सिक्नु छ नचना दिउ ल थुकै सिक्नु सहभागी ज्या दिउ ल आन्दोलनको कारणले यसलाई जनता त दुःख ज्याछौँ नि बन्द जीवलाई वेक अप नै दुःख जिउ ल त्यहाँदेखि मेरो विकल्पी विषयले सोच या बुझे अन्य ढङ्ग विषय नमा पक्का छ कि अब जनता यहाँ मतलब हरेक ज्याजोले चाहिँ सरकार वास्तव मया भिसेलि सरकार जबरजस्ती मुडे भइसकेले स्थानीय जनता न अनि पनि दुख छ दुख तर चाहिँ सरा चाहिँ मतलब दुखियात्नु सत्ता थपिनु सम्पत्ति अपहरण ज्याच्नु सत्ता बर्षका चाहिँ मतलब सिधा चाहिँ हिसो चाहिँ सुन पनि दुखिया कहाँ गर्ने सिधा यहाँ किन्नु ताकि सक्ला जनता यो बासी जनता त्यो समर्थन दुने त्यो सुकुम्बासी त सुन्दर घाटे मोट्यौ लागि खो चाहिँ मतलब किन्थ्यौ ख खासमा अब सुकुम्बासी त्यो बुटी नल सरकारी दल समस्या झुल्ने छ अब अन्य थापथली नमट्यौ यसले नमट्यो किप्ले नमट्यो कि चोबारे नमट्यो कि ढाले गन्ते उसले छ कि सुकुम्बासी मरेका छ होला समाज खोला खर्च सुकुम्बासी त घन ओ ख अनि जिल्ला यो पनि प्रति जग्गा त्यही गएको छ उहाँलाई त किसिम किसिम बाला सोलेसन जी सक्ले सारा देशभरिकै सुकुम्बासी त्यहाँ चाहिँ यसले लै मारघाटी होला मुक्त नि सरकार त उसले चाहिँ मलाई सुकुम्बासी त ध्यान दिए माओपट्टि गाडी दिए खरि हुन्छ मन्त्री पर्ने त्यहीँको साँझी ल सरकारले भारत जुबले चाहिँ थोरै ढङ्ग प्रस्तुत ज्या दिए कि छिपी गुगुन प्रस्तुत ज्या दिला सरकार नभए भारत जुबले प्रतिनिधिमूलक ढङ्ग पास्ने चाहिँ मतलब अनु चाहिँ मतलब वार्ता चाहिदियो जो होला यसको कारण चाहिँ भारतीयपट्टि लिचोटको झिम्सा सियो जो ल अनि वार्ता गुक्स डायलग जोर गाडी दिए फुक खँदै छैन सरकार पाउँ भनेको विशेष न गजबी मुनु त सहभागी ज्या चुन्टो पार्टीगत रूपमा गजबको ठाउँ प्रस्तुत ज्या चुन्टो हामी सहभागी ज्या चुन्टो स्थानीय वासी संसद झिम्सा खनाटोपट्टिलाई छोरा छुलेर लाग थो पार्टीगत रूपमा सिमे नभई थो थोनी स्थानीय मुनु त्यो सधैँ मलाई पाया दौ ख पार्टीगत लास झिमी चाहिँ जब समाज अठी नजम्छी होला छो छौ जो दलितको अनुरोध छौ जो दलितको चाहिँ मतलब आग्रहले अठी जिम हो थो ताठे चाहिँ मतलब छौ चाहिँ स्थानीय मुनु त्यो पुटी उक्तको विरोध जो कारण होइन छिटो चाहिँ सपोर्ट नखतेकी छ मंगलजी दगले लिपा ठाउँ निसे लगातार सन्तकै बन्द आह्वान जुन नचुङ्गो यसले जनजीवन प्रभावित छुङ्गो गुको ठाउँ स्थानीयवासी चाहिँ सङ्घर्ष नचुङ्गो प्रसङ्गित ध्यामनि लिन आमको अवस्था विषय तक चियाख्न छुट्याइदिला हजुर एकदमै ठाउँ किसिमले धाइ ध्याएको छ नेवा साहित्य राज्य अभ्यास नखोज नि छाएर गु साहित्य राज्य यहाँ घोषणा थाहा छ गयोपट्टि जाइयाओ गयोपट्टि जम्मयाओ गाडी सरकार चाहिँ मतलब सन्तोष स्थानीय जेलीमा हो सुनिर घाटे चाहिँ मतलब ऊ सुकुम्बासी त त्यहाँ माउ खस स्थानीय मुनोट न पछु सरसल्ला मोडो नागरिक समाज नप छु सरसल्ला मोडो जबरजस्ती झिसा छुया त उहाँ पाछि खर घाते सरकार उक्त गु चाहिँ अभिव्यक्ति ढङ्ग चाहिँ मतलब निर्णय नाते अन्त्य हो ख परिणाम भयो ख वास्तव यो परिणाम स्वरूप आन्दोलन जाँदो मंगल महर्जन वेकली सलभेको जुल वेको जब समाज यसलाई नुगु ख वेकली से निन्कने नुगु गु यसले ठाउँ बन्द आह्वान नाटोको प्रसङ्ग यसले थनिन से स्वन्तक लगातार बन्द आह्वान नाटोकु गु बन्द धेगु सुकुम्बासी त थापथली चमे सुकुम्बासी थापथली चिगुबी सुकुम्बासी त यसले ढोबीघाट लगाए मल पोखरी डेकी युनिटी ढका गु अधिग्रहण नाटोको जग ख अन्थसे डेकी युनिटी तयारी यहाँ चुङ्गु विषय टकया उकै विरोध यहाँ गु मल पोखरी संरक्षण संघर्ष समिति डेका संघर्ष स्थानीय बासी यहाँ ख संघर्ष निरन्तर रूपमा झेका वा चुङ्गु ख संघर्ष झ्याकेको छोले बुङ्गु छुन्टी झन इम्स येलो बन्द या टुङ्गु अवस्था डुस अठे चक जामो निसेकया भिगो बसाल जुलुस्टको याउ खसा थनिन्सी हाफ्नो येलो बन्द आह्वान याउ बन्द आह्वान याउ कारण अन जन जीवन सुतन से प्रभावित जचुङ्गुटु यातायात कल कारखाना बजा बन्द जचुङ्गुटु सा थैद थुइन संघर्ष झोले भिग चाहिँ प्रहरी हस्तक्षेप या ख मसाल जुलो सेता छ ठो सुटे न ढोबीघाट लागा प्रहरी हस्तक्षेप यात्रुका सूचना त वो गुडुम ठो निची वेकम छ अठे प्रदर्शन एना छौको ठ एले बन्द एना किनेगु वे एकता एना जुया सुनु गु दुर्गा वेकम छ गु डाबिडु त प्रहरी न परिचालन जाना तक दु अप्रिय घटना आटक खासे तरुङ जुसुङ मुरु तर अन सुरक्षाकर्मी न परिचालन तक दु आन्दोलनकार त सदक कोया चुङ दु नाराबाजी नाचुङ दु थाइथस जुलुस पिक नाचुङ दु ठुकिन जनजीवन लिसोन लाना गु सुकुम्बासी या समस्या तस्को मो संख्या डुगु सुकुम्बासी या समस्या त कया है व्यवस्थापन या सवाल सरकारी निर्णय सवाल त कया ठुकु ठ समस्या गुगु ठ बोल्न ठु समस्या त इले समाधान नियम टासा कने हाम्रो तरुङ रूप सुगम मकै गु मखुला दका जसो बोल्ने गुना स्वाभाविक उखि सरकार वाला पक्ष विशेष सरकार हो आन्दोलन पक्ष बाकी वार्ता माध्यम ठू समस्या त समाधान लिएन निहान बाबु ठौँ या आवश्यक ठौँ लजिट बाटो संकेत बिदुङ गुडु उनीको जफनाथना ठौँ त बेस्ट